नेपाली कंग्रेसको पदाधिकारी बैठक अहिले बस्दैछ। सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको पर्सीबाट हुने भारतीय भ्रमण र संविधान सभा मनोनित गर्ने 26 जना सभासदका विषयमा छलफल हुनेछ। 26 मध्ये कंग्रेसको कोटामा 9 जना पनि पक्का छ। मनोनित गर्दा समावेशिताको सिद्धान्त र विगतमा पराजित भएका र समानुपातिकको कोटामा रहेकाहरूलाई मनोनित नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। कंग्रेसले प्रधानाध्यापक, पत्रकार र समाजमा योगदान गरेकाहरूलाई मनोनित गर्ने तयारी गरेको स्रोतले जनाएको छ। एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठक आज पनि बस्ने भएको छ। पार्टीकाले पेरिस डाँडामा दिउँसो 2 बजेपछि बस्ने बैठकमा आज संसदीय समिति पदाधिकारी चयन लगायतका विषयमा मतदान गर्ने तयारी गरिएको छ। ती समितिहरूमा आकांक्षी धेरै देखिएपछि मतदानबाटै टुङ्गो लगाउने तयारी माओवादीले गरेको हो। पदाधिकारीमा नारायण काजी श्रेष्ठ र पुष्पबहादुर बोगटी सर्वसम्मत हुने र अरूको भने निर्वाचन गर्ने तयारी भएको एक नेताले बताएका छन्। तर सबैमा सर्वसम्मतिका प्रयास गर्ने भन्दै बिहानै बाटकीकृत माओवादीका नेताहरू आन्तरिक छलफलमा व्यस्त भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आज पहिलो महाधिवेशन काठमाडौँमा सुरु हुँदैछ। दिउँसो खुल्ला मञ्चमा हुने उद्घाटन सभामा विभिन्न पार्टीका नेताहरू सहभागी हुनेछन्। उद्घाटनपछि आज अपरान्ह कमलादी स्थित प्रज्ञा भवनमा बन्द सत्र सुरु हुने राप्रपा नेपालले जनाएको छ। महाधिवेशनमा देशभरबाट 2009 जना प्रतिनिधि सहभागी हुने बताइएको छ। उद्घाटन पूर्व काठमाडौँका विभिन्न भागबाट र्याली निकाल्ने तयारी गरिएको छ भने उद्घाटन सत्रमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि 2 खेल हुँदैछ। अपरान्न 4:15 हुने पहिलो खेलमा 16 अङ्कसहित दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र 10 अङ्क जोडेको रोयल च्यालेन्जर बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। आजको खेलमा जित हात पार्दै चेन्नई प्ले अफमा सुरक्षित रहन खोज्नेछ भने प्ले अफको सम्भावना समाप्त भइसकेको बेङ्गलोर उसलाई रोक्ने प्रयासमा हुनेछ। त्यस्तै बेलुका 8:00 हुने दोस्रो खेलमा तेस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र छैटौँ स्थानमा रहेको सनराइज हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ। कोलकाताले खेल जिते फ्लेमा पुग्नेछ भने हैदराबादले जिते बाँकी आफ्नो र अरूको खेल भर पर्नुपर्ने हुन्छ। यसअघि गई राति भएको खेलमा किङ्स इलेभेन पन्जाबले राजस्थान रोयल्सलाई 16 रनले पराजित गरेको छ। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिता भए, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथ ही एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र +2 गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 98452146174।